हामी यति बेला अर्घाखाँची जिल्लाको भगवती गाविसमा छौँ र भगवती गाविसको एक परिवारको गोठमा हामीले देखिरहेका छौँ तिनवटा जर्सी गाई दुईवटा भैँसीबाट 20-30 माना दुध दिनहुँ दुने यस भकारोमा उभिएर यो पौरक देख्दा पक्कै पनि देश विदेशमा भन्दा पनि यही आफ्नै घर गोठमै केही गर्न सकिन्छ भन्ने उत्साह जाग्न पुग्छ र हामी यस घरका मालिक राजेन्द्र पाण्डेसँग कुरा गर्न गइरहेका छौँ। यो कति नम्बर वडा हो? भगवती वार्ड नम्बर 9 काउले छरी टोलो। यो जर्सी गाईबाट कति दुध दुहुनुहुन्छ? मैले जर्सी गाई भैँसीबाट आजभन्दा एक महिना पहिले त मैले चाहिँ लगभग 40,000 दुध बेच्थेँ। अहिले चाहिँ गाईहरू चाहिँ दुईवटा ब्याउने छन्। मसिङ चाहिँ 3 गाईहरू छन्, 2 भैँसीहरू छन्। त्यसबाट अहिले 30,000 दुध लगभग बेचेको छु मासिक रूपमा। हजुर, मासिक रूपमा दैनिक चाहिँ 1,000 दुध मैले बेच्छु। र हामीलाई चाहिँ कृषि विभाग कार्यालयले चाहिँ गुल्मीले केही चाहिँ गाई पाल्ने भनेर नमुना कृषि सहकारी संस्था भनेर हामीले चाहिँ एउटा तम्गासनो नेटामा चाहिँ आबद्ध पनि गऱ्यौँ हाल्यौँ। अब कृषि सेवा कार्यालयले चाहिँ गाईहरू ढुवानी खर्च दिने, गोठ सुधार कार्यक्रम दिने अनि नेटामा चाहिँ डेयरी सञ्चालन गर्ने भनेर चाहिँ हामीलाई चाहिँ आश्वासन दियो। तर चाहिँ यसबाट हामीले चाहिँ कुनै पनि चाहिँ पाएका छैनौँ र नपाउँदा नपाउँदै पनि आजभन्दा चाहिँ चाहिँ 2 पहिले मैले तम्गासमा चाहिँ व्यापार गरेर बस्थेँ। चाहिँ 10 व्यापार गरेँ। 10 व्यापार गरेर व्यापारबाट भन्दा कृषिबाट चाहिँ केही हुन्छ, कृषिबाट चाहिँ घर पनि हेरिन्छ भनेर कृषिमा लागियो। तर चाहिँ कुनै पनि सरकारी निकायले चाहिँ हामीलाई केही सहयोग गरे बाद यसमा अझ गाईहरू बढाउने, दुधहरू उत्पादन गर्ने अनि अब हाम्रो मार्केट चाहिँ तम्गासै हो, तम्गासमा चाहिँ गएर बेच्ने अनि अब तरकारीहरू हाम्रोमा चाहिँ टमाटर राम्रो भयो। पोहोर साल मैले चाहिँ खुल्ला आकाशमा चाहिँ टनेल नबनाइकन राखेको थिएँ र पनि मैले 17,000-18,000 टमाटर बेचेँ। चाहिँ अहिले चाहिँ एउटा टनेल बनाएको छु, त्यो टनेल चाहिँ कृषिले चाहिँ अनुदानमा चाहिँ दिएको हो। अब त्यसबाट चाहिँ अब भर्खर चाहिँ बेर्नाहरू उत्पादन गरेर लगाउने कार्यक्रम चाहिँ छ। त्यसपछि पशु सेवा कार्यालयले चाहिँ गाई पाल्ने भन्ने एउटा अभियान लिएर आयो। त्यही अभियान अन्तर्गत मैले पनि केही राहत पाइन्छ कि भन्ने हिसाबले चाहिँ गाईहरू 3 गाईहरू जम्मा गरेँ। 2 भैँसीहरू त अब सुरुदेखि पालिन्थ्यो। जस्तो कि अहिलेको जमानामा मान्छे धेरै सुखभोगी भयो होइन, अहिलेको जमानामा पनि तपाईँले 2 भैँसी पाल्नु भएको छ होइन, त्यसपछि अब 3 जर्सी गाई पाल्नु भएको छ, यतिका धेरै अब तरकारी खेती गर्नु भएको छ। यो तपाईँले को कोले काम गरेर समय कसरी दिनुहुन्छ तपाईँ? हामी त काम गर्ने त अब खास चाहिँ बुढाबुढी 2 मात्रै हो। अब बुवा चाहिँ अब लगभग 90 बुवा हुनुहुन्छ। बुवाले गर्ने कुरो भएन, अब छोराछोरी स्कुल जान्छन्। हामीले चाहिँ कस्तो भने अब 8 चाहिँ गएर अरब खाडीमा गएर काम गर्नुभन्दा त्यो 8 उहाँ काम गर्ने अनि उहाँको परिश्रम चाहिँ यहीँ 8 गरिन्छ भने हामीले चाहिँ उत्पादन गर्न सकिन्छ। विदेशमा गएर चाहिँ मिहिनेत गर्ने, जति मिहिनेत गरिन्छ त्यति चाहिँ नेपालमा गरिन्छ भने यहाँ हुन्छ। तर चाहिँ सरकारले चाहिँ हेर्नुपर्छ, यहाँको अब चाहिँ सरकारी निकायले अब भाउ त चाहिँ अब उनीहरूलाई खान पर्यो। पक्कै पनि यस भगवती 9 स्थित राजेन्द्र पाण्डेको घरमा यो पौरक देख्ने हो भने विदेश जानु पर्दैन भन्ने कुरा छर्लङ्ग यो उदाहरण पेश गर्न सकिन्छ। घरमै परिवारसँग बसी बसी दिनमा 1,000 मात्रै दुध छ, त्यसपछि तरकारी खेती भयो, उहाँले सर्तहरू चाहिने सबै गरेर तरकारी सहित लगभग मासिक 50,000 कमाउन सक्ने देखियो र 30,000 त उहाँले दुधबाटै कमाउनुहुन्छ। यस्तै पौरक चाहिने यस्ता जर्सी गाईहरू खरिद गर्ने र यसरी नै चाहिँ गर्ने हो भने पक्कै पनि विदेश जान पर्दैन भन्ने हामीले प्रश्न देख्यौँ र यही खालको व्यवसाय अन्य कृषकले पनि गर्न हामी आग्रह गर्दछौँ। धन्यवाद। देशमा गएर चाहिँ जति मिहिनेत गरिन्छ त्यति चाहिँ नेपालमा गरिन्छ भने यहाँ हुन्छ।